चोटी समझिए मत तिम्रै मायामा पागल जस्तै भाछु बिग्रनी गरी किन मायाला बादल जस्तै भाछु बतासले उडाको बादल जस्तै भाछु हजार चोटी भुल खोजे लाखौं चोटी सम्झिए म त तिम्रै मायामा पागल जस्तै भाछु म त तिम्रै मायामा पागल जस्तै भाछु चोटी सम्झिए म त तिम्रै मायामा पागल जस्तै भाछु तिम्रै नाम जप छ न सजिलै एक हुन सम्भव छ बादल जस्तै भाछु बतासले उडाको बादल जस्तै भाछु हजार चोटी भुल खोजे लाखौं चोटी सम्झिए म त तिम्रै मायामा पागल जस्तै भाछु म त तिम्रै मायामा पागल जस्तै भाछु